भनिन्छ सुखी सफल जीवनबाट मात्रै रमाउन खोजियो भने सामान्य विपदमा समेत जीवन जिउन गाह्रो हुन्छ। अनि यो पनि सोचौं कि जति सुखी र सफल जीवन उसको होस्, तर कुनै न कुनै दिन कुनै पनि प्रकारको आपत विपद आइपर्न सक्छ। जुन विपदसँग कतिपय मानिस हरेस खाएर आत्महत्या समेत गर्छन् भने कतिपयले साहस बटुलेर बाँचेका हुन्छन् र समाजमा उदाहरणीय काम गरेका हुन्छन्। संसारका यस्ता थुप्रै उदाहरणीय मानिसहरू छन् जसले नीतिको वज्रपातलाई सामना गर्दै मरिसकेको जीवनलाई समेत पुनर्जन्म दिएका छन्। त्यसको ज्वलन्त उदाहरणका रूपमा हाम्रै नेपालका एकजना व्यक्तिले आफू सहित पुरै परिवारको यह लीला झण्डै समाप्त पारिसकेपछि समाज सेवाको क्षेत्रमा राज्यलाई नै चुनौती दिने काम गर्नु भएको छ। उहाँ हुनुहुन्छ काभ्रेको शिवालय गाविस पुर्ख्यौली घर भई हाल काठमाडौँको तिलगंगा निवासी 52 वर्षीय विष्णु गौतम, जसको परिवारमा आइपरेको विपदको घटना सुन्दा जो कैको शरीर जिरिङ्ग हुन सक्छ। हुन त मान्छेको जीवनमा एकचोटि पर्ने पनि पर्छ, नपर्ने पनि पर्छ, जस्तो पर्छ त्यस्तै टर्छ भन्नेहरू पनि छन्। तर जब नियतिले पटक पटक आक्रमण गर्न सुरु गर्छ तब भने सही साध्य पनि नहुन सक्छ। त्यस्तै सही नसाध्य घटना 7 वर्ष अघि विष्णु गौतमलाई नियतिले निम्ताइदियो। 28 वर्षीय जेठो छोरा कुमार गौतमलाई 2065 साल पुष 12 गते काठमाडौँको तिलगंगा स्थित घरै अगाडि गाडीले हानेर उहाँ गुमाउनु पर्यो। त्यसको 9 महिना नबित्दै अमेरिकामा पढ्न बसेका 26 वर्षीय माइला छोरा बलराम गौतमलाई पनि उही सड़क दुर्घटनामा उहाँले 2066 साल असोज 17 गते गुमाउनु भयो। जेठो छोरा कुमार काठमाडौँकै एक प्रतिष्ठित सामाजिक संस्थाका प्रबन्ध निर्देशक हुनुहुन्थ्यो। उता अमेरिकामा पढ्न बसेका माइला छोरा बलराम यस्ता व्यक्ति थिए जो अमेरिकी विश्वविद्यालयको प्रथम हुने पहिलो नेपाली। यसरी शिक्षा र समाज सेवाको क्षेत्रमा दुवै छोराहरूले देखाएको त्यो चमत्कारको खुसी चुम्दै गरेका विष्णु गौतमलाई नियतिले ती खुसीका आँसु ओभाउन नपाउँदै 9 महिनाको अन्तरालमा एकपछि अर्को पुत्र वियोगको पीडाले बाँच्ने साहस क्षीण बनाइदियो। त्यसपछि उहाँ सहित उहाँकी धर्मपत्नी लक्ष्मी गौतम विरक्ति र बाँचेका अन्य दुई छोरा छोरीलाई समेत गाडीमा राखेर पुरै परिवार भोटे कोसीमा एकसाथ हाम फालेर आत्महत्या गर्न जानुभयो। त्यहाँ पुगेर हामफाल नै लाग्दा विष्णु गौतमको मनमा जीवन र जगतको नियम सल्वलायो। अनि त्यसै भोटे कोसीमा उहाँले तिनै छोराहरूलाई मरे पनि सधैँ जीवित राख्ने प्रण गर्दै फर्केर काठमाडौँ आई धर्मपत्नीका नाममा लक्ष्मी प्रतिष्ठान खोलेर दिन दुखीको सेवा गर्न थाल्नुभयो। अहिले लक्ष्मी प्रतिष्ठानले मानव उद्धारको क्षेत्रमा र पछाडि परेको समुदायहरूको उत्थानमा गरेको कार्यले सिङ्गो राज्यलाई नै चुनौती दिएको कुरा राष्ट्रिय सञ्चार माध्यमहरूको पहुँच हुने जो कहिले बुझ्न सक्छ। उहाँको प्रतिष्ठानले सदियौंदेखि ओडारमा बस्दै आइरहेका चितोवनका अति सीमान्तकृत चेपाङ जातिलाई दर्जनौं घर बनाइदियो र उनीहरूको शिक्षा स्वास्थ्य र मानव सभ्यताको विकासका लागि विभिन्न आय आर्जनमूलक कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ। गौतमले चितोवनका ती चेपाङ जातिहरूको घर बास र अन्य आय आर्जनमूलक कार्यक्रम एवं उनीहरूका सन्ततिको शैक्षिक विकासमा 1 करोड भन्दा बढी रकम खर्च गरिसक्नु भएको छ भने अझ 1 करोड भन्दा बढी रकम खर्च गर्दै हुनुहुन्छ। तिलगंगा आँखा अस्पताल संघको सहकार्यमा लक्ष्मी प्रतिष्ठानले आँखाको ज्योति गुमाएका 100 लाई ज्योति दिएको छ। शैक्षिक क्षेत्रबाट आफ्नो सेवा प्रारम्भ गरेको लक्ष्मी प्रतिष्ठानले 100 विद्यालय भवन निर्माण, गरीब जेन्दारका छोरा छोरीहरूलाई छात्रवृत्ति वितरण गर्नुका साथै आर्थिक अभावका कारण उपचार पाउन नसकेर मृत्यु रोज्न विवश भएकाहरूलाई उपचार खर्च दिएर नवजीवन समेत दिएको छ। विशुद्ध समाज सेवा र मानव उद्धारको क्षेत्रमा अतुलनीय योगदान पुर्याएको लक्ष्मी प्रतिष्ठानबाट अहिले अरूले सिक्नै पर्ने कुरा यही हो कि नियतिको जति सुकै कठोर वज्रपातलाई पनि सामना गरेर अगाडि बढ्न सके खसेका तिनै दुःख पीडाका आँसु भोलि खुसी र सन्तोषका थोपा बन्न सक्छन्, अनि मरेका आफन्तहरू पनि सधैँ जीवित भइरहनेछन्। यसर्थ आफन्तको वियोग वा नियतिको अन्य वज्रपात सहन नसकेर देशैभर आत्महत्याको संख्या दिन प्रतिदिन वृद्धि भइरहेको बेला लक्ष्मी प्रतिष्ठान र त्यसको पृष्ठभूमि उठान गरेर न्यूनीकरणमा केही सहयोग पुग्न सक्छ कि भन्ने उद्देश्यका साथ आज हामी उनै मानव उद्धार र अन्य सामाजिक सेवाको क्षेत्रमा देशकै अग्रणी व्यक्तिका रूपमा स्थापित विष्णु गौतम र उहाँकी धर्मपत्नी लक्ष्मी गौतमलाई टेलिफोन सम्पर्कमा ल्याई आज उहाँहरूको जीवनको गोरेटो पस्किँदैछौ। हेलो, नमस्कार। विष्णु गौतम जी, तपाईको परिवारमा जुन विपद आइपरेका थियो हैन एक समय, र त्यो विपद पछाडि तपाईले समाज सेवाको क्षेत्रमा जुन एउटा चमत्कार देखाउनुभयो, देशभरि नै जुन समाज सेवाको क्षेत्रमा जो सीमान्तकृत तपाईको चेपाङ जातिहरूलाई 80-85 घर र त्यस्ता तमाम चाहिँ तपाईले मानव उद्धारका क्षेत्रमा ठूलो काम गर्नुभयो र तपाईलाई हामीले ओझेलका खबरमा चाहिँ ल्याउनै पर्छ। उहाँको जीवन कथाले अरूलाई उत्प्रेरणा जागोस् समाज सेवाको क्षेत्रमा, र जुन विरक्ति र मानिसहरूले आत्महत्या रोज्छन् यस्तो चाहिँ नगरून् भन्ने उद्देश्य का साथ आज हामी तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न चाहन्छौँ। धन्यवाद प्रेमजी, ओझेलका खबरमा मलाई बोल्ने मौका दिनुभएकोमा तपाईँप्रति एकदम आभार व्यक्त गर्दछु। हुन त म केही समय अगाडि पूर्णिया आएको थिएँ, तपाईँलाई बोली पनि म भेट्न सम्भव हुन सकेन, तर पनि आज यस्ता मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद। विष्णु गौतमजी, तपाईँको बारेमा त देश विदेशमा रहनुभएका नेपालीलाई पनि धेरै थाहा रहेछ। शिव गौतम जो गुल्मी बोलिथुमका हुनुहुन्छ होइन, उहाँ चाहिँ अहिले कतारमा हुनुहुन्छ, उहाँ लगायत थुप्रै विदेशमा रहेका नेपालीहरूले विष्णु गौतमजी जसले समाज सेवाको क्षेत्रमा यति धेरै देशलाई एउटा नमुना देखाइदियो, उहाँलाई चाहिँ ल्याउनु पर्छ भन्ने आग्रहका साथ हामी लिएका हौ। र एकैसाथ 9 महिनाको अन्तरमा जुन छोराहरू गुमाउनु पर्यो सड़क दुर्घटनामा होइन, तपाईँका छोरा 26 वर्षीय बलराम गौतमजी 2008 का उहाँ चाहिँ युनिभर्सिटी टपर हुनुहुन्थ्यो अमेरिकामा होइन त, पहिलो नेपाली होइन त, कुन कलेजको नाम अनि आवश्यकता परे अन्य गीत पनि हामीले तयार पारिसकेका छौँ। आज ती गीतहरू सँगै तपाईँका दुःख वेदना र अहिले पछिल्लो चरण समाज सेवाका क्षेत्रमा जुन एउटा उदाहरण देखाउनु भएको छ त्यस विषयमा कुराकानी गर्नेछौ। जब छोराहरूको मृत्यु भयो त्यसपछि तपाईँ आफ्नो जीवनबाट विरक्ति र आत्महत्या गर्छु भनेर पनि हिँड्नु भएको थियो होइन र? एकदम हो, के भयो भने मेरो पहिलो छोराको मृत्युपछि जसो आफ्नो व्यवहारलाई कन्टिन्यु अगाडि गरिरहेको थियो। अब फेरि 3 महिनापछि म नेपालमा आएर सबैलाई टेक केयर गर्छु भयो भेटै गर्नु भनेको छोरा, उसको पनि 9 महिनापछि फेरि उतार चाहिँ देहावासन भएको समाचार आउने अर्थात् दिमागमा आएको अवस्था थियो। यति विवश भयौँ हामी कि उसको त्यो अमेरिकामा खेपिखेप भएको लासलाई पनि उठाउनु सकेनौँ अमेरिकामा। त्यो बडीलाई त्यसको साथीहरू लगाएर त्यहाँबाट पार्सलबाट आर्थिकपछि खरानिया ल्याएर बाटो टिम खालेर कास्किरिया गऱ्यौँ। त्यसपछि अब 13 दिन जस्तो जसो कटाएर 13 दिनपछि चाहिँ नि अब बाँच्न सकिँदैन भनेर चाहिँ अब मैले आफ्नो गाडीमा सबै सपरिवारलाई भोटेको सीमा लगेर हाल्न लागेको सत्य हो। भोटेको सीमा लगेर तपाईँ एकैसाथ 6 परिवारको ज्यान हाल्न खोज्नु भएको थियो है? हजुर, एकदम बाँच्न नसक्ने अवस्था भएको थियो, त्यो गर्न खोजियो। तर अब फेरि संसारमा जीवन जगतको सत्य, जुन जन्मपछि मृत्यु हुने सत्यलाई एकदम स्वीकारियो, मैले अनर्थ नगरौँ, अब बरु उनीहरूको पुनर्जन्म गराउन सक्ने एउटा केही राम्रा कामहरू गरौँ, अरूलाई पनि राम्रो म्यासेज आओस्, अरू हामी यति पिरामा भएका साथीहरूलाई अरूको पनि त त्यस्तो थुप्रै भएको छ नि होइन र सबै काम एकदम डेडिकेटेड भएर अगाडि बढाउन सफल भयौँ। अब सुरुका दिनमा आफैले आफ्नो धन सम्पत्ति थुप्रै सकेर काम गरे पनि एउटा व्यक्तिसँग कति सम्पत्ति हुन्छ त्यो एक दिन सुनियो, तर एउटा कुरा अर्को राम्रो पनि के स्थापित भइसकेको थियो भने तपाईँहरू जस्तो थुप्रै मिडियाहरूमा बफसलदेखि राष्ट्रिय मिडिया अन्तर्राष्ट्रिय केही मिडिया लगायत सबैले प्रचार प्रसार गरेपछि काम गर्न बटाबट सक्ने अवस्था बन्यो र हामी अगाडि बढ्दै गयौँ। त्यहाँले छोरा गुमाउनु परेपछि एउटा पहिलो गीत निकाल्नु भएको छ नि, श्रोतालाई त्यो गीत चाहिँ सुनाइदिउँ है त। हुन्छ प्रेमजी, यो पहिलो गीतसँग एउटा कुरा मलाई गाँच्न मन लाग्यो। यो आर्यघाटमा मैले गुनगुनाएको गीत हो, छोराको लास गरिरहेको थियो त्यतिखेर मैले मेरो बाप रियल मिसेसलाई सम्झेर त्यही बेला मैले भनेको थिएँ, मेरो माया दिएको अमूल्य उपहार छुटेर चकना छुट भयो, आगोले जलायो जलिसकेको करानी पनि पानीले बगायो भन्ने मैले शब्द कोरेको थिएँ, त्यो रियालिटीसँग जोडिएको छ। हुन्छ, यही गीत सुनाइदिउँ है त। अनि जब तपाईले यो लक्ष्मी प्रतिष्ठान खोल्नुभयो हैन, लक्ष्मी प्रतिष्ठान खोलिसकेपछि तपाईले सीमान्तकृत चेपाङ जातिका 85 घर बनाइदिनु भयो है? 35 बनिसक्यो अनि उनीहरूको अहिले बीचमा हस्पिटल रोकेर त्यहाँ बच्चाहरूको अवस्था असाध्यै नाजुक भएको कारणले गर्दा तपाईँको अहिले 11 ब्लकको तपाईँको एकदम वेल फेसिलिटेड छात्रावास कुमार बलनामी स्मृति छात्रावास भनेर तपाईँको त्यहाँ हामीले निर्माण गरिरहेका छौँ र त्यहाँ अबका 3 गतेदेखि 100 बढी बच्चाहरू निःशुल्क खाना बस्नु सहित त्यहाँ बसेर पढ्न पाउनेछन्। त्यो चितवनको कुन ठाउँमा सबै ठेगाना सहित बताइदिनुहुन्थ्यो कि? हजुर, चितवन जिल्लाको लोफर गाविस वडा नम्बर 9 पर्छ। यो ठाउँको नाम कान्दा भनिन्छ। हाम्रो क्यान्टिनको नाम पनि कान्दा रूपान्तरण अभियान। तपाईँको डकुमेन्टहरू मैले सबै देखिसकेका छु, ती घरहरू पनि चिटिक्क पारिदिनु भएको छ, प्लस चाहिँ तपाईँले उनीहरूको आयोजनका काम पनि गरिदिनु भएको छैन र? हजुर, यस्तो छ प्रेमजी, यो यस्तो अब हामीले घर त बनायौँ, उनीहरूलाई बस्न एकदम कठिन थियो। अब 81 शताब्दी मानि त्यस्तो पीडादायी अवस्था, बुढा जस्तो अवस्थामा बाँचिएका त्यस्तो साना छाताहरू बनाएर बसेको देख्दाहरूले घर त बनाइदिउँ तर घरले जीवन चल्दैन, सुरक्षित वातावरण मात्रै बन्यो अनि त्यसरी उनीहरूले खाना बस्नको लागि अरू व्यवस्था चाहिन्छ भनेर हामी प्रत्येक परिवार त्यहाँको वास्तविकतालाई अध्ययन गरेर उनीहरूको ल्याक अफ एजुकेसन एउटा शिक्षामा उनीहरूको त्यति नभएको कारणले गर्दा तपाईँको उनीहरूले गर्न सक्ने काम जस्तै बाख्रा पालन अनि फलफुल खेती, तरकारी खेती, मौरी पालन यस्तोमा लग्यौँ र एक परिवारलाई 2 बाख्रा, 3 मौरी अनि 40 फलफुल बिरुवाहरू र तरकारी खेतीको लागि आलु लगायत थुप्रै चिजको बिरुवाहरू बिउहरू हामीले उपलब्ध गराइरहेका छौँ। कति जति लागतमा तपाईँले त्यो बनाउँदै हुनुहुन्छ? अब यो लागत चाहिँ नि अब हामीले अहिलेसम्म 1.9 लाख खर्च गऱ्यौँ, अब अरू करिब करिब 1 करोड हामीलाई अरू आवश्यक छ त्यो खेती सघाउनलाई। अनि समाज सेवाका अन्य क्षेत्रहरूमा तपाईँले गरेका कामहरू? म अब तपाईँको रेडियो कार्यक्रममा मैले यो भन्न सक्दिनँ होला, जस्तै देखिने मात्रै म केही भन्छु तपाईँलाई। एउटा हामीले कार्यको अनिकोटमा बाल प्रतिभा निम्न माध्यमिक विद्यालय एउटा भवन बनाएका छौँ अनि त्यसपछि लाइब्रेरीहरू हामीले 11 अहिलेसम्म अनि कम्प्युटर क्लासहरू, टोयलेट्सहरू, ड्रिङ्किङ वाटरहरू शिक्षा क्षेत्रमा यो गरेका छौँ भने तपाईँको स्किल ट्रेनिङतिर अब सिकर्मी, जकर्मी, टेलरिङ, सुमेकिङ यस्तोतिर ठाउँ हेरेर ब्युटिसियन यस्ता यस्ता तालिम दिएर युवाहरूलाई अगाडि बढाइरहेका छौँ। साथमा तपाईँको वृद्ध बाबा आमाहरूको लागि स्पेसल कार्यक्रम अलिअलि उहाँहरूले पनि अचेतन भनेर प्रो शिक्षा लगायत उहाँहरूको आँखाको प्रब्लम आउने खास गरी वृद्ध बाबा आमाहरूको त्यो देखेर तपाईँको त्रिजङ्गा आशा अस्पतालसँग सहकार्य गरेर अहिलेसम्म हामीले 5 जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गराइसकेका छौँ र यता रोड सेफ्टीमा पनि हामीले थुप्रै काम गरेका छौँ। सडक सुरक्षामा के अरे सवारी नियमहरू लगायत सडक सुरक्षाका थुप्रै विधिहरू सम्म सिकाएका छौँ। तपाईँले गरेका जति कुराहरू छन् नि समाज सेवामा, ती सबैमा तपाईँका दुवै छोरा कुमार र बलरामको तस्विर घुम्छ होइन त? एकदम एकदम, जता गए पनि सुस्तानीको कथामा त्यो महादेवले सतीदेवीको अङ्ग चाहिँ बोकेर हिँडेको र त्यहाँ जहाँ पतन भयो त्यहाँ सबै उत्पन्न भएको जुन हामीले कथा सुनेका थियौँ, मलाई त्यस्तै लाग्छ। जहाँ गए पनि छोराहरूको तस्विर गीत लक्ष्मीनारायणको लोगो सहितको बाजार बोकेर हेर्छौँ अनि जुन ठाउँमा हामी काम गर्छौँ त्यो ठाउँमा त्यो पोस्ट गर्छौँ र त्यहाँ कुमार बलरामको जन्म भएको हामी बुझ्छौँ। त्यही त, यी दुई भाइ छोरामा समर्पित जो शरद सुमन गीत छ नि, त्यो गीत सुनाइदिउँ है श्रोतालाई है त? एकदम एकदम। आँसुको कुण्ड पीडाको भण्डार मै दुखीको भाग परेछ, आँसुको कुण्ड पीडाको भण्डार मै दुखीको भाग परेछ, थियो मेरो मुटु त्यो कायलाई कसले हरेछ, त्यो कायलाई कसले हरेछ, न सुर तिम्रो तस्वीर माझ सदा सुमनका दुई थो पासु, न सुर तिम्रो तस्वीर माझ सदा सुमनका दुई थो पासु, तिमी त गयो विदेन मागी, तिमी त गयो विदेन मागी, अब यो बिरानमा कसरी म बाँचु, अब यो बिरानमा कसरी म बाँचु, न सुर तिम्रो तस्वीर माझ